ويسألونك عن المحيض، اور وہ سوال کرتے ہیں آپ سے حیض کے بارے میں. محیض کا لفظ جو ہے اس کا روٹ ہے واو بود ہے، حوض. حوض کا لفظ آپ نے اردو میں بھی پڑھا ہوگا. حاضہ یحیضو کا مطلب ہوتا ہے بہنا. حوض کو حوض اس لیے کہتے ہیں کہ اس میں پانی بہتا ہے، لیکن حیض سے مراد وہ خون ہے جو مخصوص دنوں میں صفت خاص کے ساتھ بلوغت کے بعد عورت کے رحم سے جاری ہوتا ہے، خلاف عادت استحاضہ کہلاتا ہے. اب یہ سوال کیوں پیدا ہوا اور اس سوال کی کیا اہمیت ہے، اور اس سوال کو یہاں پر اس لیے بھی رکھا گیا کہ اس کے بعد جو احکامات آ رہے ہیں ان میں اس معاملے کا بہت عمل دخل ہے، یعنی نکاح، طلاق، عدت، وراثت، ان سب عائلی مسائل میں حیض کا ایک بہت عمل دخل ہے. تو اس لیے آپ سے پوچھا گیا وَيَسْأَلُونَكَ عَنِ الْمَحِيضِ، وہ آپ سے سوال کرتے ہیں حیض کے بارے میں کہ حیض میں عورت کی حالت کیا ہوتی ہے، یا اس میں عورت کے ساتھ تعلق کی صورت کیا ہو سکتی ہے. فرمایا قل ہوا اذا، کہہ دیجئے وہ اذا ہے. اذا کا لفظی معنی ہوتا ہے تکلیف، بیماری، گندگی. حیض کیا ہے؟ ایک تکلیف کی حالت ہے، بیماری کی سی حالت ہے، یعنی صحت کی نسبت بیماری کے قریب ہوتا ہے انسان، اور گندگی ہے، نجاست ہے. اس کو نجاست کہنا تو سمجھ میں آتا ہے، گندگی کہنا تو سمجھ میں آتا ہے، لیکن اگر اس سے مراد بیماری اور تکلیف لی جائے تو بھی آپ دیکھیں کہ ان دنوں میں عورت کے اندر جسمانی تبدیلیاں جو ہوتی ہیں ان کی وجہ سے بسا اوقات بہت چڑچڑا پن اور بلڈ لاس کی وجہ سے انسان کے اندر ایک ان ایزینس کی کیفیت، پھر اسی طرح ہارمونل چینجز کی وجہ سے بسا اوقات جسم کے کچھ حصوں میں اسٹیفنس ہو جاتی ہے، پھر اسی طرح بسا اوقات موڈز بہت سوئنگ کرتے ہیں، یعنی اپ اینڈ ڈاؤن ہوتے ہیں، بے تحاشا غصہ یا ایک سستی اور کاہلی کی سی کیفیت. تو بنیادی طور پر کہنا یہ مقصود ہے کہ یہ کیفیت جب عورت پر گزرتی ہے تو اس کے ساتھ معاملہ مختلف کیا جائے گا بنسبت ان دنوں کے جب وہ اس کیفیت میں نہیں ہوتی، کیونکہ آگے طلاق دینے کی بات آ رہی ہے اور پھر عدت کی اور دیگر معاملات کی، تو اس لیے اس کو سمجھنا ضروری تھا. فاتذل النساء فی المحیض، بس الگ رہو عورتوں سے حیض میں. الگ رہو سے مراد کیا ہے؟ عین ذی لام عزل کا معنی ہوتا ہے الگ ہونا. مراد اس سے یہ ہے کہ بیوی کے ساتھ ان دنوں میں ہم بستری منع ہے یا سیکشل انٹرکورس منع ہے. ولا تقربوهن، اور ان کے قریب نہ جاؤ، حتی یطہرن، یہاں تک کہ وہ پاک ہو جائیں، یعنی شوہر اور بیوی کا جسمانی تعلق اس وقت تک نہ ہو جب تک کہ عورت اس حالت سے باہر نہ آ جائے. یطہرن کا لفظ جو ہے توئے ہیرے سے، طہر سے، اس کا ایک معنی تو یہ بیان کیا گیا ہے کہ خون بند ہو جائے اور غسل ابھی نہ بھی کیا ہو، تو محض خون کا بند ہونا طہر ہے. اور دوسرا معنی یہ ہے کہ خون بند ہونے کے بعد غسل بھی کر لیا جائے، کیونکہ آگے آتا ہے فَإِذَا تَطَهَّرْنَ، फिर जब वो पाक हो जाए यानी गुसल कर ले, ततहुर बाब तफाउल से है, फतूहुन्न तो आओ उनके पास, मिन हैसु अमरकुमुल्लाह जहां से हुक्म दिया तुमको अल्लाह ने। कुरान पाक की इस आयत से तो ये पता चलता है कि शौहर और बीवी का ताल्लुक मना है, लेकिन इसके अलावा कुछ और काम ऐसे हैं जो हालत हैज में नहीं किए जाने चाहिए। नंबर एक, औरत नमाज नहीं पढ़ सकती और इस दौरान की नमाज माफ है, इसकी कजा वाजिब नहीं। नंबर दो, रोजे नहीं रख सकती लेकिन रोजों की कजा है। नंबर तीन, तवाफ काबा नहीं कर सकती, अलबत्ता हज के बाकी अरकान बजा ला सकती है, यानी मिना अरफात वगैरह में जा सकती है। तवाफ काबा उसी वक्त होगा जबकि वो पूरी तरह पाक हो जाए। नंबर चार, वो काबा में या किसी मस्जिद में दाखिल नहीं हो सकती, मस्जिद में जाना मना है, इल्ला ये कि मस्जिद से मुंसलिक अगर कोई कम्युनिटी सेंटर है या उसका सहन है या कोई गुजरगाह है तो गुजरने की इजाजत है, या मस्जिद के साथ साथ जो और इमारतें हैं मस्जिद का हिस्सा, जैसे बाहर के मुल्कों में इस्लामिक सेंटर आमतौर पर इस तरह होते हैं कि वो नमाज के अलावा कम्युनिटी सेंटर और स्कूल का भी काम देते हैं, यानी बहुत सी जगह ऐसी कि जहाँ मस्जिद भी और मस्जिद के साथ स्कूल भी है, कम्युनिटी सेंटर भी है, खेल कूद की जगह भी है, तो उस सारे एरिया में जाना मना नहीं, सिर्फ उस एरिया में जाना मना है जहां पांच वक्त नमाज बा जमात होती हो। फिर इसी तरह कुरान पाक को नहीं छू सकती, अलबत्ता जबानी तिलावत की अक्सर उलमा के नजदीक इजाजत है, इसी तरह सीखने के लिए इजाजत है। कुरान पाक से मुराद क्या है? ये टेक्स्ट के अल्फाज। तो इस हालत में अरबी इबारत को हाथ नहीं लगाना चाहिए। अगर तालीम की गर्ज से जरूरत हो तो क्या किया जा सकता है? ग्लव्स पहने जा सकते हैं या किसी कपड़े को बीच में रख के लिखा जा सकता है, यानी हाथ के गर्द कपड़ा हो और पेन बीच में से लेकर लिखा जाए, या फिर यह है कि कोई टिश्यू पेपर या कोई कागज और रख लिया जाए। तो इस हालत में कुरान पाक के अल्फाज को नहीं छूना चाहिए। बाकी रही जिल्द, तो जाहिर है कि ये प्लास्टिक या ये गत्ता तो कुरान पाक नहीं है ना, तो इसको अगर उठा लिया या इसको खोल बंद कर लिया, या कोई तफसीर की किताब है और कागज को पकड़ लिया, तो इसकी ममानियत नहीं है, इसकी इजाजत है। इसके बारे में मेरे सामने इस वक्त सऊदी अरब के मुफ्ती आम अल्लामा अब्दुल अजीज बिन अब्दुल्ला बिन बास का फतवा है, मैं उसको एज इट इज पढ़ देती हूँ। अगर आपको इसकी कॉपी चाहिए हो तो मैं अवेलेबल कर दूंगी इंशाल्लाह, ताकि आप खुद अपने पास भी दलील रखें और कोई और भी पूछे तो उसको बता सके। इनसे किसी ने सवाल किया था, हम गर्ल्स कॉलेज की तालिबात के लिए कुरान करीम का एक पारा हिफ्ज करना जरूरी है, कभी कभी इम्तिहान का वक्त पीरियड्स के दिनों में आ जाता है, तो क्या ये जायज है कि कुरान की सूरत कागज पर लिख कर याद की जाए? जवाब, उलमा का सही कौल ये है कि हैज और नफास वाली औरत के लिए बगैर मुसहफ छुए कुरान पढ़ना जायज है, यानी मुसहफ को छुए बगैर उसको पढ़ते रहना दुरुस्त है, इसलिए कि अदम जवाज की कोई दलील साबित नहीं है। अदम जवाज का क्या मतलब है? कि ये जायज नहीं, इसकी कोई दलील नहीं है। दोनों किस्म की औरतें किसी पाक कपड़े के जरिए कुरान को पकड़कर पढ़ सकती हैं, इस तरह कागज पर लिखकर जरूरत के वक्त उसकी मदद से भी पढ़ा जा सकता है। अलबत्ता जुम भी कुरान नहीं पढ़ेगा जब तक के गुसल न कर ले, इसलिए कि सही हदीस अदम जवाज पर दलालत करती है, यानी सही हदीस से पता चलता है कि जनाबत की हालत में कुरान को नहीं पढ़ना चाहिए। हायजा और निफास वाली औरतों को जुम्बी पर कयास नहीं किया जा सकता, इसलिए कि उनकी मुद्दत तवील होती है, लेकिन जुम्बी तो जनाबत के सबब से फारिग होते ही फौरन गुसल कर सकता है। फिर दूसरा सवाल है, क्या हाइजा औरत अरफात में किताब की मदद से दुआएं पढ़ सकती है, यानी ये जो जिक्र अजकार वगैरह हम पढ़ते हैं, जबकि इसमें कुरान करीम की आयात भी होती हैं? तो जवाब है, हैज और निफास वाली औरत मनासे के हज से मुतल्लिक लिखी गई किताबों में मौजूद दुआएं पढ़ सकती है, बल्कि सही कौल के मुताबिक कुरान भी पढ़ सकती है, इसलिए कि इसके बारे में कोई ऐसा सही और सरीह नस मौजूद नहीं, यानी कहीं कुरान में या हदीस में मना नहीं किया गया किसी भी सही हदीस के मुताबिक जो हैज और निफास वाली औरत को कुरान पढ़ने से रोक रहा हो। सिर्फ जुम्बी के बारे में हजरत अली रजी अल्लाह ताला अन्हु की रिवायत आती है कि हालत जनाबत में कुरान न पढ़े। हैज और निफास वाली औरत के बारे में हजरत इब्ने उमर की रिवायत आती है कि हाइजा और जुम्बी कुरान का कोई हिस्सा न पढ़े, लेकिन ये ज़ईफ हदीस है क्योंकि इसे इस्माइल बिन अय्याश ने हिजाजी रावियों से रिवायत किया है, और जब वो हिजाजियों से रिवायत करते हैं तो मुहद्दिसीन के नज़दीक ज़ईफ होते हैं, यानी एक हदीस जिससे ये पता भी चलता है तो वो हदीस सही नहीं है, ज़ईफ है, और ज़ईफ हदीस की वजह से आप एक अहम काम को छोड़ नहीं सकते। लेकिन वो कुरान को बगैर छुए जबानी पढ़ेगी, अलबत्त जुम्बी जब तक तो गुसल न कर ले उसके लिए कुरान पढ़ना जबानी या मुसहफ की मदद से जायज नहीं। और इन दोनों के दरमियान फर्क यह है कि जुम्बी का वक्त मुख्तसर होता है, इसलिए कि मुबाशरे से फरागत के बाद फौरन ही गुसल कर सकता है और मामला उसके अपने इख्तियार में है, जब चाहे गुसल कर ले। अगर पानी के इस्तेमाल से आजिज है तो तयम्मम करके नमाज और कुरान पढ़ सकता है, लेकिन हैज और निफास वाली औरत का मामला उसके इख्तियार में नहीं बल्कि अल्लाह के इख्तियार में है, और इसमें कई दिन लग जाते हैं। निफास का मामला भी ऐसा ही है, इसलिए इन दोनों को कुरान पढ़ने की इजाज़त दी गई ताकि भूल न जाए और कुरान और किरात की फजीलत और अहकाम शरीयत को सीखने से महरूम न रहें। मालूम हुआ कि इनके लिए ऐसी किताबों का पढ़ना बदरजे उला जायज होगा जिनमें कुरान और हदीस की मखलूत दुआएं होती हैं, यानी मिली जुली होती हैं। उलमाए कराम के दोनों अकवाल में यही साहिब और सही है, यानी कौल दोनों पाए जाते हैं, जबकि दुरुस्त बात यही है कि औरत पढ़ सकती है, बस सिर्फ यह है कि डायरेक्ट टेक्स्ट को टच ना करे बगैर वजू के, या उसके हाथ पे ग्लव्स हो या कपड़ा हो या कागज हो। तो इससे पता क्या चला, दलील क्या है कि जिस चीज को बुनियाद बनाया जाता है वो बुनियाद ही ज़ईफ़ है। तो ज़ईफ़ हदीस की वजह से इतने बड़े खैर से इंसान को महरूम नहीं रहना चाहिए। मसलन अगर एक हाफिजा लड़की है तो आप खुद सोचें कि अगर एक हफ्ता तक वो कुरान छोड़ दे, या बच्चे की पैदाइश के बाद 40 डेज तक वो कुरान को नहीं पढ़े, तो उसको तो भूल जाएगा सब कुछ। तो उनको तो अपना पिछला विर्द करना पड़ता है, जिक्र करना पड़ता है, तो कुरान को भुलाना कितना बड़ा गुनाह है। याद रखिए कि मखसूस अयाम के अलावा जो ब्लीडिंग होती है उसको इस्तेहाजा कहा जाता है, उसके अहकाम मुख्तलिफ हैं। उसमें औरत को नमाज भी पढ़ना होती है, रोजा भी रखना होता है, तवाफ भी कर सकती है, कुरान भी पढ़ सकती है, शौहर के पास भी जा सकती है, उसमें ये पाबंदी नहीं, क्योंकि वो एक बीमारी है जो हैज से मुख्तलिफ है, इररेगुलर ब्लीडिंग मखसूस दिनों के अलावा। फिर फरमाया, फ़इज़ा ततहरना, फिर जब वो पाक हो जाए यानी गुसल कर लें, फ़अतूहुन्ना मिन हैसु अमरकुमुल्लाह, तो आओ उनके पास जहां से अल्लाह ने तुमको हुक्म दिया, यानी फितरी तरीके पर, फर्ज से, क्योंकि हालत हैज में इसी वजह से तो रोका गया था, यानी जहां से ब्लीडिंग होती है वही फितरी जगह है, उसके अलावा किसी और तरीके से औरत के साथ ताल्लुक कायम करना नाजायज है। अगर जायज होता तो फिर हालत हैज में रोकने की जरूरत ही नहीं थी, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने उस शख्स पर लानत की है जो कौम लूत जैसा अमल करे, यानी अपनी बीवी की दुबर से जाए उसके पास। इसी में फिर ओरल सेक्स की ममानत भी आती है। ये सब गैर फितरी तरीके हैं। सूरत अल मुमिनून में फरमाया गया فمن ابتغى وراء ذلك فأولئك هم العادون، جو اس کے علاوہ کچھ اور چاہے گا یہی لوگ حد سے بڑھنے والے ہیں، زیادتی کرنے والے ہیں۔ مجھے معلوم ہے یہ باتیں بہت حیا کی ہیں، لیکن دین کے معاملے میں ایسا حیا جو انسان کو صحیح بات ہی نہ بتا سکے وہ درست نہیں، لا حیا فی الدین۔ اور خواتین کو اگر خواتین نہیں سکھائیں گی تو کون سکھائے گا؟ تو بہت سی خواتین شرم کے مارے نہ کسی سے پوچھتی ہیں نہ جانتی ہیں، اور غلط چیزوں کا ارتکاب کرتی رہتی ہیں۔ اس لیے یہ مناسب موقع ہے کہ بات واضح کر دی جائے۔ یعنی یہاں سوال یہ تھا کہ حالت حیض میں کیوں روکا گیا؟ اگر اورل سیکس جائز ہوتی تو حالت حیض میں بھی اورل سیکس سے تو کوئی فرق نہیں پڑتا۔ فَإِذَا تَطَهَّرْنَ فَأْتُوهُنَّ مِنْ حَيْثُ أَمَرَكُمُ اللَّهُ۔ أَمَرَكُمُ اللَّهُ، جو حکم دیا اللہ نے، یعنی فطری حکم، کہیں لکھا ہوا یہ حکم تو نہیں ہے لفظوں میں، لیکن فطری حکم ہے، یہ بالکل ایسا ہی ہے جیسے مثلاً کھانے کے لیے آپ نوالہ کہاں ڈالتے ہیں، ناک میں یا کان میں؟ منہ میں ڈالتے ہیں نا، تو کہاں لکھا ہوا کہ منہ میں کھانا ڈالو؟ کہیں نہیں لکھا ہوا نا۔ تو اسی طرح یہ حکم کہیں لفظوں میں نہیں لکھا ہوا مگر فطری حکم ہے، اس لیے کہ اس کے علاوہ کوئی اور طریقہ اختیار کرنا خلاف فطرت ہے۔ ان اللہ، بے شک اللہ تعالی، یحب التوابین، محبت رکھتا ہے توبہ کرنے والوں سے۔ یہ کیوں کہا گیا؟ توبہ کی یہاں کہاں بات آ گئی اور کیوں آ گئی؟ کہ اگر اس حکم کے جاننے سے پہلے کوئی شخص غلط کام کرتا رہا ہے، غیر فطری طریقے اختیار کرتا رہا ہے، تو اب وہ کیا کرے؟ توبہ کرے، اس سے باز آ جائے۔ اور توبہ کی شرائط کیا ہے؟ جو کیا ہے اس پر ندامت ہو اور حال میں چھوڑ دے، اور آئندہ کے لیے وعدہ کرے کہ ایسا کبھی نہیں ہوگا۔ وَيُحِبُّ الْمُتَطَهِّرِينَ، اور محبت رکھتا ہے پاک رہنے والوں سے، پاکیزگی اختیار کرنے والوں سے۔ اللہ تعالیٰ کو ایسے لوگ پسند نہیں کہ جو غیر فطری طریقے اختیار کریں یا ایسی حالت میں عورت کے پاس جائیں۔ پھر فرمایا، نساؤکم حرث لکم، تمہاری عورتیں تمہارے لیے کھیت ہیں، کھیت زمین۔ عورت کو یہاں کھیتی سے تشبیہ دی گئی۔ کھیت جو ہے ایک نہایت قیمتی اور پسندیدہ چیز ہوتی۔ جن لوگوں کی زمینیں ہیں یا جو زمیندار ہیں، ان سے پوچھئے کہ زمین کی کیا قدر و قیمت ہے، اور اس بات میں وہ کس قدر فخر اور خوشی محسوس کرتے ہیں کہ وہ زمیندار ہیں۔ یعنی زمیندار ہونا ایک قابل فخر بات سمجھی جاتی ہے۔ بہت سی خواتین اس لفظ سے افینڈ بھی ہوتی ہیں کہ ہمیں کھیت کیوں کہا گیا، لیکن اگر وہ کھیت والوں سے کھیت کی اہمیت پوچھے تو شاید ایسا نہ ہو۔ یہاں کھیت سے تشبیہ دینے کا مطلب یہ تھا کہ مرد عورت کو اہمیت دیں۔ ایک کسان اور کھیت کا تعلق کیا تعلق ہوتا ہے؟ کہ وہ اسے حاصل کر کے خوش ہوتا ہے، آنرڈ فیل کرتا ہے۔ جب اس میں جاتا ہے یا اس کے پاس جاتا ہے تو خوشی محسوس کرتا ہے، یعنی حاصل کر کے بھی اور اس کے پاس جا کر بھی۔ پھر اپنی زمین اور اپنا کھیت یا اپنا گھر کیسا ہوتا ہے کہ جس میں جاتے ہوئے انسان کو کوئی شرم نہیں آتی، کوئی ڈر خوف نہیں ہوتا۔ مطلب یہ کہ کسی اور عورت کے پاس جاتے ہوئے یا اس سے ایسا کوئی تعلق قائم کرتے ہوئے ایک خوف محسوس ہوتا، مگر اپنی بیوی جو ہے وہ ایک طرح سے خوشی کا سبب ہے، اور اس کے پاس جاتے ہوئے کوئی جھجک یا ڈر نہیں ہونا چاہیے۔ پھر اسی طرح کھیتی کو ویران اور بنجر نہیں چھوڑ دیا جاتا، اس کی کیئر کی جاتی، نگہداشت کی جاتی، اس میں مناسب وقت پر فصل اگائی جاتی۔ पानी दिया जाता है, उसके अंदर अगर कोई और ऐसी चीजें उग आए जो अनवांटेड है तो उनको निकाल दिया जाता है। फिर इसी तरह इंसान अपनी खेती में आजादी से, बेतकल्लुफी से, खुद मुख्तारी से जब चाहे जा सकता है। फरमाया निसाउकुम हरसुल्लकुम, तुम्हारी बीवियां तुम्हारी खेत हैं, फतु हरसकुम, आओ अपनी खेती के पास, अन्ना शितुम, जहां से चाहो तुम। अन्ना का मतलब क्या है? जिस तरह, जहां से, जब, यानी जरफे जमान भी है और जरफे मकान भी है। कोई वक्त की कैद नहीं रखी और कोई झिझक नहीं रखी। इस आयत की शान नजूल में दो तरह की अहादीस भी आई हैं। नंबर एक, यहूदी कहा करते थे कि अगर कोई शख्स अपनी बीवी के पास उसके पीछे से आए तो बच्चा भेंगा होता है, तो उनके इस ख्याल की तरदीद की गई और ये आयत नाजिल हुई। ये बुखारी की रिवायत है। इसी तरह एक दफा हजरत उमर नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए और कहने लगे कि मैं हलाक हो गया। आपने पूछा तुझे किस चीज ने हलाक किया? कहने लगे मैंने आज अपनी सवारी फेर ली। आपने कुछ जवाब न दिया यहां तक कि ये आयत नाजिल हुई। फिर फरमाया कि आगे से सोहबत करो या पीछे से, मगर दुबर में या हालत हैज में मुजामत न करो। तो अन्ना शेतुम का मतलब यही है। इससे मुराद यानी दुबर में जाने की इजाजत नहीं, लेकिन रुख कोई भी हो सकता है। वकद्दमू लिअन्फुसिकुम, और आगे भेजो अपने नफ्सों के लिए। कद्दमू का लफ्ज कदम से है, काफ दाल मीम इसका रूट है। कदम उठाने से मुराद होता है आगे चल के जाना। तो कद्दमू लिअन्फुसिकुम का मतलब क्या है कि अपने लिए आगे बढ़ाओ, यानी नंबर एक, औरत के पास महज सैर तफरी के लिए नहीं जाओ। औरत को जस्ट फॉर एंजॉयमेंट की चीज मत समझो, बल्कि जिस तरह खेत में महज तफरी के लिए नहीं जाते और जमीन को ऐसे ही बंजर वीरान नहीं छोड़ देते, बल्कि वहां पर कुछ उगाते हो, इसी तरह बीवी के साथ ताल्लुक में ये बात सामने रहे कि उससे औलाद भी हासिल करना है। अपने लिए आगे बढ़ाओ यानी नस्ल को आगे बढ़ाओ, ये मुराद है। दूसरा माना यह है कि आखिरत की फिक्र भी करो, अपनी आखिरत के लिए आगे बढ़ाओ। क्या? यानी अगर अच्छे बच्चे होंगे तो सदका जारिया होंगे, तुम्हारे लिए खुशी का सबब होंगे, तो तुम्हारी आखिरत में तुम्हें काम आएंगे। यानी बच्चों के नेक अमल जो हैं वो माँ बाप के लिए सदका जारिया होते हैं। और अगर इंसान औलाद की अच्छी तरबियत नहीं करता और महज अपने नफ्स की तस्कीन के लिए शादी करता है और उसको आगे की कुछ फिक्र नहीं, तो ये तरीका दुरुस्त नहीं। और एक मतलब ये भी बनता है कि शादी महज एक एंजॉयमेंट नहीं और जिंदगी का मकसद महज शादी करना या मर्द और औरत के ताल्लुक के गिर्द घूमना ही नहीं। यानी जिंदगी सिर्फ ये नहीं कि एक औरत मर्द के बारे में सोचती रहे या मर्द औरत के बारे में सोचता रहे, ये दोनों एक दूसरे के ख्याल में गुम रहे और इसी में जिए और इसी में मरे और दुनिया में कोई और काम न करें तामीरी तौर पर, और ना आखिरत की कुछ फिक्र करें, ना कोई बड़े मकसद के लिए जिए, तो मुसलमान सिर्फ ऐसे नहीं जीता। ठीक है, ये दोनों का ताल्लुक जो है एक फितरी तस्कीन है, खुशी का सबब है, घर इंसान के लिए आराम और सुकून का सबब है, लेकिन सब कुछ सिर्फ घर और दुनिया ही नहीं। कद्दिमु लिअन्फुसिकुम, आगे की भी फिक्र किया करो, सिर्फ यही नहीं रहना, आगे भी जाना है। तो दो बड़े मतलब हुए, एक तो ये कि औरत के साथ महज एक انجوائمنٹ کا تعلق نہ ہو بلکہ اولاد بھی ہونی چاہیے. اور دوسرا مطلب کیا ہے کہ محض انجوائمنٹ اور اولاد ہی نہیں زندگی, بلکہ اس سے بڑھ کر آگے تم آخرت کی تعمیر کی بھی فکر کرو. وَاتَّقُوا اللَّهَ, اور ڈرو اللہ سے. اب آپ دیکھیں کہ باتیں کیا ہو رہی ہیں, حیض کی, طہر کی, شادی کی, اور اس میں تقویٰ. اس لیے کہ ان ساری چیزوں میں جب تک خدا کا خوف نہ ہو اس وقت تک حقیقی خوشی حاصل نہیں ہو سکتی. اور اللہ سے ڈرو, وَعْلَمُوا, اور جان لو, علم حاصل کرو, کس بات کا, انکم ملاقو, کہ تم اس سے ملاقات کرنے والے ہو, اللہ کو جا کر ملنے والے ہو. اگر دنیا میں تم نے ایک دوسرے کے حقوق نہ دیے, شوہر نے بیوی یا بیوی نے شوہر کے حقوق پامال کیے, تو جان لو کہ تمہیں اللہ کو جواب دینا ہے. کیونکہ بسا اوقات مرد شادی تو کر لیتے ہیں لیکن بیوی کا حق نہیں دیتے, اس کو پوچھتے بھی نہیں, اس کو اگنور کرتے ہیں, چھوڑ دیتے ہیں, زیادتی کرتے ہیں. اسی طرح بسا اوقات بیویاں بھی شوہر کے حقوق ادا نہیں کرتی. تو اس معاملے میں خدا سے ڈرو, یاد رکھو تمہیں اللہ کے پاس جانا ہے, کیونکہ حقوق العباد کی بہت پوچھ ہے. حقوق العباد میں کمی کوتاہی کا ازالہ نماز روزہ بھی نہیں کر سکتا. وَبَشِّرِ الْمُؤْمِنِينَ, اور ایمان والوں کو خوشخبری دے دو. کس بات کی خوشخبری؟ کہ ان کے لیے اللہ نے اس تعلق کی اجازت دے کر ایک خوشی کا موقع پیدا کیا دنیا میں, پھر اولاد دی جو صدقہ جاریہ بنے گی, پھر اگر خود اچھے کام کیے, تقوی اختیار کیا اور دوسروں کے حقوق ادا کیے اور اولاد کی اچھی تربیت کی, تو جنت کی خوشخبری بھی ہے.